चलिए अल्फाज की वजाहत, पहले अस्मा को देखेंगे। मदाइन शहर कस्बे, मीम दाल नून रूट है, इसम जमा मुकसर है, इसका वाहिद अल मदीना। अस्सहरतु जादूगर, सीन हा रा रूट है, ये भी इसम जमा है, इसका वाहिद साहिरुन। अल मुल्कीन डालने वाले, लाम काफिया, इसम फाइल जमा मुजक्कर है। आयुनी आयुना आँखें, आइन जानून, इसम जमा मुकस्सर है, आइन उनकी। अईदीकुम हाथ तुम्हारे, या दाल दाल रूट है, इसम जमा मुकस्सर है, यदुन की। अर्जुलकुम पाँव, राजीम लाम यानी पाँव तुम्हारे, ये भी इसम जमा मुकस्सर है, रिजलुन की। मुनकलिबून पलटने वाले, काफ लाम बार रूट है, इसम फाइल जमा मुजक्कर है, और सालिम जमा सालिम है, मुनकलिब की जमा है ये। बस जी, अफाल को देखते हैं। युरीदू वो इरादा करता है, रा वाव दाल रूट है, बाब इफालुन, इरादतुन मस्तर। तामुरून तुम हुक्म देते हो, हमजा मीम रा रूट है, बाप नसरा, अमरन मस्तर, फेल मुजारे, जमा मुजक्कर हाजिर। अर्जिह इंतज़ार में रखो, राजीम वाव रूट है, बाब इफ़ाल, इरजाउन मस्तर, फेले अमर, वाहिद मुजक्कर हाजिर। या तू वो आते हैं या आएंगे, हमजा ताया रूट है, बाब दरबा, इतबानन मस्तर है, इत यान या तू है ना, तो इत यानन बा नहीं होगा, इत यानन। फेल मुदारे, जमा मुजक्कर गायब। तुलकी तू डालता है, लाम काफिया रूट है, बाब इफ़ाल, इल्काउन मस्तर, फेल मुजारे, वाहिद मुजक्कर हाजिर। सहरू उन्होंने जादू किया, सीन हारा रूट है, बाब फतहा, सहरन मस्तर, फेल माजी, जमा मुजक्कर गायब, उन्होंने जादू कर दिया। इस तरह वो उन्होंने खौफजदा कर दिया, राहा बा रूट है, बाब इस्तेफालुन, इस्तेरहाबन रूट है, फेल माजी, जमा मुजक्कर गायब। औहैना वही की हमने, वौहाया रूट है, बाब इफ़ालुन, ईहाहुन, ईहाउन मस्तर है, फेल माजी, जमा मुतकल्लिम। तलकफ़ु वो निगल जाती है, लाम काफ फारूट है, बाब फतह, लक्फुन मस्तर, फेल माजी, वाहिद मुअन्नस गायब। याफिकून हमजा फा काफ रूट है, बाब दरबा, इफकन मस्तर, फेल मुजारे, जमा मुजक्कर गायब। वक़ा वो गिर गया, वाक़े हो गया, वाव काफ ऐन रूट है, باب فتح وقوع مصدر ہے فعل ماضی واحد مذکر غائب بطل وہ ضائع ہو گیا وہ مٹ گیا با تو لام روٹ ہے باب نصر بطلانن مصدر ہے فعل ماضی واحد مذکر غائب غلبو وہ مغلوب ہو گئے غین لام باروٹ باب دربا غلبن مصدر فعل ماضی مجهول جمع مذکر غائب انقلبو وہ پلٹے گئے وہ واپس پلٹے قاف لام باروٹ ہے باب انفعالن انقلاب مصدر فعل ماضی جمع مذکر غائب اسلبنکم میں یقیناً سولی پر چڑھاؤں گا تم کو یا سلیب دوں گا تم کو سوات لام باروٹ ہے باب تفعیل تسلیبن مصدر ہے فعل مدار واحد متکلم تنقمو تو انتقام لیتا ہے نون قاف میم روٹ ہے باب دربا سے بھی ہے اور سمیا سے بھی نقمن مصدر ہے فعل مضارع واحد مذکر حاضر